अनि हार्दिक स्वागत छ कार्यक्रम अर्पण समर्पणमा। प्रविधि कक्षका आत्मीय मित्र विष्णु अनि म छु तपाईँकै मित्र रामु आचार्य। सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 MHz। अनि यो कार्यक्रम अर्पण समर्पण हामी उपस्थित हुने गर्दछौ हरेक दिन दिउँसो 2 बजेको अर्पण समाचारपछि करिब करिब 3 बजेसम्म। तपाईँको सन्देश तपाईँकै आफन्तजन समक्ष पुर्याउनका लागि उपस्थित हुने बसाई हो कार्यक्रम अर्पण समर्पण। र तपाईँ सम्झना सन्देश जे छ अगाडि बढाउन सक्नुहुन्छ, जसका लागि 0556363332 अनि 0556363333 यो दुईवटा नम्बर हामी खुल्ला गर्ने गर्दछौ। र विश्वको जुन कुनै कुनामा रहेर पनि www.radioarpan.com.np मार्फत तपाईँ यो आवाज प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ। कोही मित्र आइसक्नु भएको छ, उहाँसँग कुराकानी गरौँ। हजुर नमस्कार। नमस्ते। कहाँबाट को बोल्दै हुनुहुन्छ? पुराकबाट अशोक तामाङ। के गर्नुहुन्छ अशोकजीले? थोरै थोरै पढ्दै हुनुहुन्छ? हुन्छ, अलिकति धेरै पढ्नु होला। अब पढ्ने त धेरै। अनि पढाइका अलावा के गर्न मन लाग्छ अशोकजीलाई? घरमा बसिबस्छ अरू बाहेक। त्यो बाहेक अरू केही छैन। हुन्छ अशोकजी, सम्झना सन्देश के छ अगाडि बढाउन सक्नुहुन्छ? तपाईँलाई धन्यवाद। अनि मेरो साथीहरूमा हरि, निर्मला, सम्झना, रुपचान, यहाँ हुने सबै भाइ बहिनी र घरपुरिया, अनि प्रेम भरपुर तिर्छ होला सायद होला, अनि अरू सबैलाई। हुन्छ अशोकजी, आउँदै गर्नु होला, अहिले पनि छुट्टिन्छु। नमस्कार। नमस्ते। अशोक तामाङ आउनुभएको थियो कुराकबाट। कोही मित्र हुनुहुन्छ? हजुर नमस्कार। नमस्ते दादा। कहाँबाट को बोल्दै हुनुहुन्छ? खोराकदेखि रूपचन्द तामाङ। के छ रूपचन्दजी? मेरो पनि एकदम ठिक छ रूपचन्दजी। खाजा खानुभयो? मैले चाहिँ खाजा खाइसकेँ रूपचन्दजी। हुन्छ, कसलाई सम्झने आज रूपचन्दजीले? फर्स्ट अफ अल हजुरको लागि धन्यवाद, अनि प्राविधिक दादाको लागि, अनि अर्पण होल्डिङको लागि, अनि मेरो साथीहरू अशोक, सजल, कुमार, प्रवीण, अनि तिलक, अनि सानु मदन, अनि मेरो भाउजू, अनि दाई मिर, अनि मेरो सम्झनाजी लागि, अनि घर परिवारलाई रूपचन्द भन्ने चिनी नचिनी सम्पूर्ण लागि दादा। हुन्छ रूपचन्दजी, आउँदै गर्नु होला, अहिले भने छुट्टिन्छु। नमस्कार। नमस्ते। आउनु भएको थियो रूपचन्द तामाङ खोराकबाट, आफ्नो सम्झना सम्पूर्णका लागि रहेको सम्झना अगाडि बढाएर विदा भइसक्नु भएको छ। कोही मित्र फेरि पनि हुनुहुन्छ? हजुर नमस्कार। नमस्ते दादा। कहाँबाट को बोल्दै हुनुहुन्छ? खोराकबाट सम्झना तामाङ। के छ सम्झनाजी खबर? सम्झनाजीले के गर्नुहुन्छ? हुन्छ, कसलाई सम्झने आज? कसलाई सम्झने आज? सर्वप्रथम हजुरलाई धन्यवाद, अनि प्रवीण दादालाई, अनि मेरो दाई हरिलाई, निर्मला भाउजूलाई, अनि सानु कन्छलाई, अनि रूपचन्दलाई, अनि अशोकलाई, तिलक तामाङलाई, अनि रोजिना बहिनीलाई, मलाई सम्झना भने चिन्ने नचिन सम्पूर्णको लागि दादा। हुन्छ सम्झनाजी, आउँदै गर्नु होला, अहिले पनि छुट्टिन्छु। नमस्कार। नमस्ते। आउनुभएको थियो सम्झना तामाङ। आजको यो बिहिबारे बसाइमा हामी आधुनिक आवाजहरू सुन्ने गर्दछौँ। स्वरूपराज आचार्यको आवाजमा बल गरेर त्यो मन यता मोड भन्दिनमा अबको क्रममा। बल गरेर त्यो मन यता मोड भन्दिनमा, माया गर्छौ था छ मलाई छोड भन्दिनमा, बल गरेर त्यो मन यता मोड भन्दिनमा, माया गर्छौ था छ मलाई छोड भन्दिनमा, तर खुशी अन्तै मिल्छ भने तिमीलाई धेरै, खुशी अन्तै मिल्छ भने तिमीलाई धेरै, मै सँग नाता जोड भन्दिनमा, मै सँग नाता पुनः स्वागत छ एकैछिनको विश्राम पछिको समयमा। सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्ज अनि कार्यक्रम अर्पण समर्पणको व्यवसायमा हामी जुटिरहेका छौं र तपाईँसँग यही कुराकानी गरिरहेका छौं। कुराकानीका लागि 0556363332 अनि 0556363333 यो दुईवटा नम्बर हामीले तपाईँका लागि नै खुल्ला गरिराखेका छौं। कोही मित्र हुनुहुन्छ भन्ने जानकारी पाएको छु, उहाँसँग कुराकानी गरौं। हजुर नमस्कार। हजुर नमस्कार। कोही मित्र हुनुहुन्थ्यो सम्पर्कबाट टाढिसक्नुभयो भन्ने इसारा पनि यहाँनिर रह्यो। तपाईँ कार्यक्रममा आउन सक्नुहुन्छ। कार्यक्रममा आइसकेपछि हामीले बजाउने गीत मार्फत तपाईँ आफन्त प्रियजनलाई सम्झना पाउनुहुन्छ, साथमा सन्देश अगाडि बढाउन सक्नुहुन्छ। कोही मित्र फेरि पनि आइसक्नु भएको छ। हजुर नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? खोराकबाट शङ्कर। के छ शङ्करजीको हाल खबर? झिलिमिली बिन्दास हो पक्कै पनि। यो झिलिमिली कायम रहोस् है शङ्करजी। कसलाई सम्झने आज सुरुमा तपाईँलाई धन्यवाद प्रविधिको दादालाई कोराकबाट फोन गर्ने सम्पूर्ण साथीहरू दासानीमा भएको मेरो मामा अभागी कान्तालाई अनि मलाई शङ्कर भनेर चिन्ने नचिन्ने सम्पूर्णलाई दादा हुन्छ शङ्करजी आउँदै गर्नु होला अहिले भने छुट्टिन्छु नमस्कार नमस्कार आउनु भएको थियो शङ्कर कोराकबाट सम्पूर्णको लागि आफ्नो सम्झना अगाडि बढाएर बिदा भइसक्नु भएको छ तपाईँ पनि आउनुहोला 0055 63 332 अनि 333 दुईवटा नम्बर खुल्ला छ कोही मित्र आउनुभएको छ उहाँसँग कुराकानी गरौँ हजुर नमस्कार नमस्ते दादा कहाँबाट को बोल्दै हुनुहुन्छ कोराकदेखि सरिता लामा के छ सरिताजी हालखबर ठिकै छ खाजा खानुभयो भइसक्यो अनि तपाईँको भयो मैले पनि भइसक्यो सरिताजी आज हुन्छ कसलाई सम्झने फर्स्ट अफ अल तपाईँलाई रमायालाई मिनालाई प्रेम दादा रमेश अनि शङ्कर भेनाजीलाई अनि चिनी नचिनी सम्पूर्णलाई हुन्छ सरिताजी आउँदै गर्नु होला अहिले पनि छुट्टिन्छु नमस्कार नमस्ते आउनु भएको थियो सरिता लामा खोराकबाट र फेरि पनि कोही मित्र हुनुहुन्छ हजुर नमस्कार नमस्कार दादा कहाँबाट को बोल्दै हुनुहुन्छ मैले स्पष्टसँग सुन्न सकिनँ हजुर मैले तपाईँको आवाज स्पष्टसँग सुन्न सकिनँ कहाँबाट को बोल्नुभयो फेरि एकपल्ट भनिदिनुहोस् को बोल्नुभयो भनेको आफ्नो नाम बताइदिनुहोस् कृपया तपाईँको आवाज मैले प्रश्न सुन्न सकिनँ के तामाङ भन्दै हुनुहुन्थ्यो एकपल्ट फेरि कृपया बिस्तारी जुद्धराज तामाङ के छ जुद्धराजजी हालखबर एकदम ठिक छ दादा के गर्नुहुन्छ जुद्धराजजीले बसी बसा हो अब घरमा काम गरेर बसिरहेको हुन्छ कसलाई सम्झने आज मेरो घर सर्वप्रथम हजुरलाई धन्यवाद अनि कन्ट्रोल रुमको दादालाई अनि मेरो घर परिवार मलाई चिन्ने नचिन्नेलाई अनि श्रीमानलाई त्यो पछाडि यहाँ मेरो भेना हुनुहुन्छ डुम्रेको डुम्रेको भेनालाई काठमाडौँ दिदीहरूलाई हुन्छ जुद्धराजी आउँदै गर्नु होला भने छुट्टिन्छु नमस्कार आउनु भएको थियो जुद्धराज तामाङ कोराकबाट सम्पूर्णको लागि मिठो सम्झना अगाडि बढाएर बिदा भइसक्नु भएको छ र हामी पनि एउटा भाका एउटा गीत छोड्दै बिदा माग्नु पर्ने हुन्छ छजना मित्रहरूसँग कुराकानी गऱ्यौँ कोराकबाट अशोक तामाङ आउनुभएको थियो कोराकबाट रूपचन्द तामाङ त्यस्तै सम्झना तामाङ त्यस्तै शङ्कर सरिता लामा अनि जुद्धराज तामाङ जति पनि साथीहरू आउनुभयो कुराकबाट मात्रै आउनुभयो सम्पूर्ण साथीहरूलाई धेरै धेरै धन्यवाद कार्यक्रममा आउने अनि आउन प्रयास गर्ने मित्रहरूलाई धेरै धेरै धन्यवाद दिँदै यतिन्जेलसम्म प्रविधि कक्षबाट साथ दिने आत्मीय मित्र विष्णुलाई पनि धेरै धेरै धन्यवाद तपाईँकै मित्र रामु आचार्य कार्यक्रम अर्पण समर्पणको आजको व्यवसायीबाट मलाई बाँसुरीले रुवायो साइला नबजाऊ अन्जु पन्तको यसै आवाजलाई छोड्दै बिदा हुन्छौँ नमस्कार I'm not afraid to die. रेडियो अर्पण 104.5 मेगाहर्ट्ज।